नमस्कार, कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजे पश्चात आउने गर्छ। आज हामी उपस्थित भइसकेका छौँ र पछिल्लो समय चितवनका विभिन्न नगरपालिकालाई विभिन्न गाविसलाई गाभेर नगरपालिकामा थप्ने कार्य पनि भइराखेको छ र केही गाविस थपिएका पनि छन् र भरतपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउने तयारी पनि भएको छ र रत्नगर नगरपालिकामा पनि केही गाविस थप गर्ने जानकारी हामीले पाएका छौँ र यसको प्रयासका विषय र रत्नगरको समग्र सेरोफेरोका विषयमा हामी कुराकानी गर्दैछौँ। अब विभिन्न गाविस गाभिएपछि नगरपालिकामा हुने फाइदा के हो, यसका विषयमा हामी कुराकानी गर्नेछौँ नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठसँग। प्रत्यक्ष स्टुडियोमा हामीसँग कुराकानीका लागि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ हुनुहुन्छ। सरलाई सुरुमा स्वागत छ रेडियो अर्पणको यो अर्पण बस कार्यक्रममा। धन्यवाद ध्रुवजी। यो नगरपालिकामा अन्य गाविस गाभ्ने प्रयासहरू के भइरहेछन्? यो विगत 68 सालमा नै रतनगर नगरपालिकाको क्षेत्र विस्तार सम्बन्धमा जुटपानी, बछौडी, पिठुवा गाविसलाई चाहिँ रतनगर नगरपालिका गाभ्ने विषयमा चाहिँ गाउँ विकास समितिहरूमा निर्णय भएर सर्वपक्षीय निर्णय भएर चाहिँ यहाँ नगरपालिकामा आएको स्थिति हो र यस नगरपालिकाले चाहिँ जिल्ला विकास समिति चितवनमा 3 गाविसलाई मर्ज गर्ने सम्बन्धमा चाहिँ सिफारिस गरी पठाएको र जिल्ला विकास समितिले पनि सम्बन्धित निकाय स्थानीय विकास मन्त्रालयमा चाहिँ निर्णय गरेर सिफारिस गरेर पठाएको अवस्था हो र विगतमा 72 नगरपालिका चाहिँ विस्तार भएको हामी सबैलाई थाहा नै छ र त्यसबाहेक पनि 4-5 नगरपालिकामा चाहिँ क्षेत्र विस्तारको काम पनि भए र त्यस सन्दर्भमा 68 सालको जुन हाम्रो सिफारिस अनुसार त्यो चाहिँ कार्यान्वयन नभएको अवस्था हो र त्यो कार्यान्वयनको लागि यस नगरपालिकाले जिल्ला विकास समितिलाई स्मरण पत्र पनि पठाइएको थियो। 3 गाविसलाई चाहिँ यस्तो रत्न नगरपालिकाको क्षेत्र विस्तार सम्बन्धमा चाहिँ गाभ्ने भन्ने कुरालाई लिएर र स्थानीय विकास मन्त्रालयले हालै चाहिँ नगरपालिका क्षेत्र विस्तार सम्बन्धमा साथै नयाँ नगरपालिका निर्माण गर्नको लागि चाहिँ स्थानीय विकास अधिकारीको संयोजकत्वमा नगरपालिका क्षेत्र निर्धारण विस्तार र साथै सिफारिस समितिको संयोजक चाहिँ एलडिओलाई तोकेर एउटा समिति गठन गरेको छ र उक्त समितिले चाहिँ विस्तार गर्ने, नयाँ नगरपालिकाको चाहिँ निर्माण गर्ने सिफारिसको लागि चाहिँ जिल्ला विकास समितिले उसले चाहिँ जिम्मा लिएको अवस्था हो र यसै सन्दर्भमा भन्नुपर्दाखेरि अहिले हालै चाहिँ जो छ विगतमा 68 सालमा चाहिँ जुन निर्णय भइसकेको अवस्था हो, 3 गाविसले चाहिँ हामी मर्ज हुन्छौँ भने चाहिँ निर्णय गरिसकेको अवस्थामा अहिले हाल चाहिँ पिठुवा र बछौडी गाविसले मात्रै हामी रत्नगर नगरपालिकामा समाहित हुने भनेर चाहिँ उसले सहमति जाहेर गर्यो र जुटपानी गाविसले उसले हाल हामी समाहित हुँदैनौँ भनेर चाहिँ निर्णय गरेको अवस्था भएको हुनाले हामीले चाहिँ बछौरी र पिठुवा गाविसलाई मात्रै अहिले हाल मर्ज गर्ने भनेर त्यो सिफारिस चाहिँ हामीले जुटपानीले किन त्यसरी असहमति जाहेर गर्यो? त्यो 68 सालमा चाहिँ सहमति जाहेर गरेको अवस्था हो र अहिले उहाँले चाहिँ अलिकति असहमति जाहेर गर्नुभयो। अब यो उहाँहरूको आफ्नै कुराहरू पनि होला, कतिपय अवस्था चाहिँ कस्तो भनेपछि नगरपालिकाहरूको स्थापना हुँदाखेरि अवसर पनि हुन्छ, चुनौती पनि हुन्छ। नगरपालिका स्थापना हुँदाखेरि अथवा नगरपालिका क्षेत्रभित्र का बासिन्दा हुँदाखेरि एउटा आत्मगौरवको अनुभव पनि हुन्छ, एउटा यो मनोवैज्ञानिक भावनात्मक असर पनि पर्छ र नगरपालिका भएपछि त्यहाँका जग्गा जमिनहरूको भ्यालु पनि बढ्ने, नेपाल सरकारले पनि कुनै धितोहरू माग गर्दाखेरि नगरपालिका क्षेत्रलाई नै विशेष महत्त्व दिने र साथै नगरपालिका भएको कारणबाट चाहिँ विकास निर्माण पनि अग्रगति हुन्छ भन्ने मान्यता हुन्छ र साथै नेपाल सरकारले पनि केही बजेट नगरपालिकालाई चाहिँ बढोत्तरी गरेको अवस्था नै हुन्छ र साथै भनेदेखि विकास चाहिँ द्रुत गतिमा बढ्छ भन्ने अपेक्षा नै यो नगरपालिकाले प्रयास नगरेर नसकेको हो या के कारणले चाहिँ यो मैले फेरि पनि सोधेँ जुटपानी गाविस रत्नगरमा मिल्न चाहेन? अब यो 68 सालमा उहाँले जुन सहमति जनाउनु भएको अवस्था त्यहाँ हो र अहिले हामीले चाहिँ यहाँ नगरपालिकामा पनि हामी अस्ति पिठुवा भयो बछौरीको सर्वदलीय मिटिङ पनि बसेको अवस्था हो र हामीहरूले पनि यही सोच्न बाध्य भयौँ उहाँहरू किन आउन चाहनु भएन र हामीले तत्कालै जस्तो हिजो मात्र यो जिल्ला विकास समितिलाई निर्णय गरेर पठाइसकेको अवस्था अब एकदम हामीसँग टाइम छोटो भएको हुनाले फेरि विस्तृत रूपमा छलफल अन्तर्क्रिया कार्यक्रम गर्न नसकेको अवस्था हो र मैले बारम्बार कम्युनिकेसन चाहिँ गरेको अवस्था हो त्यहाँको गाउँ विकास समितिको सचिवसँग र हामी यसरी चाहिँ बछौरी र पिठुवा गाविस चाहिँ मर्ज हुने अवस्था आयो तुरन्त निर्णय भएर जाँदैछ र त्यहाँ अब हिजोको अवस्थामा असहमति भए तापनि फेरि पुनः त्यहाँ चाहिँ सर्वदलीय मिटिङ राखेर एउटा सहमति हुन्छ कि तुरन्त पठाउनु होला भनेर हामीले निर्णय हामीले त्यहाँ आग्रह गरेका थियौँ र उहाँले त्यो प्रयास पनि गर्नुभयो र त्यो प्रयास चाहिँ अब पहिलेको निर्णय चाहिँ कायम भयो अब हामी अहिले समाहित हुने नहुने निर्णय भयो भन्ने कुरा आयो र अहिले हामीले त्यो तत्कालै चाहिँ त्यो दुईवटा गाविस बछौरी र पिठोहरू मात्रै पठायौँ र त्यसलाई चाहिँ यस रत्नपालिकामा चाहिँ समाहित गर्नको लागि गाभ्नको लागि चाहिँ आवश्यक पहल गर्ने भन्ने कुरो निर्णय भयो। अब यो बछौली र पिठुवा गाविस कहिलेदेखि नगरपालिकामा गाभिनुहुन्, कहिले घोषणा हुन्छ? अब यो ठ्याक्कै मिति यतिमै हुन्छ भन्ने कुरो त कुनै त्यस्तो आधिकारिक केही निर्णयहरू आएको छैन र हामीले पनि जिल्ला विकास समिति अथवा अन्यत्र यसो कुरा सुन्दाखेरि चाहिँ आउँदो बजेट को निकटमा नै अथवा त्यसमै बजेटमै समावेश हुने गरी चाहिँ नगरपालिकाको विस्तारको साथै नयाँ नगरपालिकाको घोषणा गर्ने कार्यक्रम छ भन्ने कुरो बुझ्नमा आएको छ। अब रत्नगर नगरपालिकालाई चुनौती थपियो दुईवटा गाविस समाहित भएपछि, यो के छ भने एउटा अवसर पनि हो चुनौती पनि हो, जहाँ अवसर हुन्छ त्यहाँ चुनौती हुन्छ, जहाँ चुनौती हुन्छ त्यहाँ अवसर हुन्छ। पक्कै पनि यो एउटा बृहत् नगरपालिकाको कन्सेप्ट त्यहाँ अहिले सरकार ल्याइरहेको अवस्था हो, किनभने अब गाविस पनि त्यतिकै धेरै सङ्ख्यामा छ र सरकारलाई चाहिँ अब बजेट वितरण गर्न एलोकेसन गर्नलाई त्यसको अनुगमन मूल्याङ्कन गर्नलाई पनि धेरै इकाइ भएको हुनाले सहज नहुने, त्यसो भएर चाहिँ धेरै गाउँ विकास समितिलाई चाहिँ एउटा बृहत् नगरपालिकाको अवधारणालाई मुक्त रूप दिँदै धेरै नगरपालिकालाई समृद्ध गराएर नगरपालिका गराइएको अवस्थामा अवश्य पनि विकास निर्माण कार्य चाहिँ द्रुत गतिले हुने, अनुगमन मूल्याङ्कन प्रभावकारी रूपमा हुने भन्ने सरकारको सोच हो। अब विशेष गरी यो बछौली गाविस अलिकति विश्वमा नै चिनिएको क्षेत्र पनि छ, चितवनको तेस्रो पर्यटकीय देशको तेस्रो पर्यटकीय गन्तव्य। रत्नगर नगरपालिकामा बछौली गाविसकेपछि यहाँले देख्नुभएका ती फाइदाहरू के छन्, सम्भावना के छ? अवश्य पनि देशको तेस्रो गन्तव्यको रूपमा रहेको, पर्यटकीय हिसाबमा तेस्रो गन्तव्यको रूपमा रहेको, अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित रूपमा रहेको सौराह निश्चय पनि यस रत्नगर नगरपालिकामा गाभिने भन्ने कुरो चाहिँ एकदम सराहनीय विषयवस्तु हो। यो चाहिँ निकै अवसरको विषयवस्तु हो, किनभने अहिले हालसम्म चाहिँ अहिले सौराहको अगाडि जुन रत्नगर नगरपालिकाको चाहिँ पहिचान अलिक ओझेलमै परेको अवस्था थियो, अवश्य पनि जुन बछौली गाविस जुन सौराह एउटा चाहिँ पहिचानको विषय भएको छ, यस रत्नगर नगरपालिकामा गाभिँदाखेरि रत्नगर नगरपालिकाको नै एउटा पहिचानको उचाइ बढ्दै जानेछ र त्यहाँ एउटा आम्दानीको स्रोत पनि छ, एउटा पर्यटकीय शुल्क र हामीसँग विभिन्न वन्यजन्तु अथवा अन्य पर्यटकीय सम्भावनाका कुराहरू पनि त्यहाँ छन्। त्यसलाई अझ बढी विस्तार संरक्षण सम्बोधन गर्न सकेको खण्डमा रत्नगर नगरपालिकाको आम्दानीको स्रोत अवश्य नै बढी हुन जाने हुन्छ र यसबाट विकास निर्माण कार्यमा थप अझ बढी योगदान हुनेछ भन्ने विश्वास गर्दै अब सँगै बछुली जोडिँदाखेरि नगरपालिकामा तपाईँले देख्नुभएका सम्भावना अथवा चुनौतीहरू चाहिँ के देख्नु भएको छ अब पर्यटकीय क्षेत्र रनपामा गाभिँदाखेरि? अब हामीले यसलाई एउटा समग्र प्याकेजको रूपमा लानुपर्ने हुन्छ। अब हामीले पर्यटकीय क्षेत्र सौरा अहिले अहिलेसम्म सौरा चाहिँ एउटा चाहिँ पहिचानको रूपमा गरिएको छ सौराको नामले। अब रत्नगर नगरपालिकामा चाहिँ मर्ज भएपछि हामीले सौरा लगायत रत्नगर पालिकाको अहिले हालको जुन भौगोलिक क्षेत्र र साथै गाभिने पिठुवा समेतलाई मध्यनजर गरेर एउटै प्याकेजमा लगेर हामीले पर्यटन क्षेत्रको चाहिँ विकास विस्तार र सम्भाव्य पर्यटन क्षेत्रको चाहिँ पहिचान गरेर अगाडि बढ्नुपर्ने हुन्छ। भनेपछि अब रत्नगर र पिठुवा अब पर्यटकीय गन्तव्य बन्नेछन् सौरा बछुली गाभिसकेपछि? हजुर, पर्यटकीय गन्तव्यको रूपमा चाहिँ रत्नगर नगरपालिकाकै हामी अग्रणी स्थान समग्रमा रत्नगर नगरपालिकाको नाम आउने वातावरण चाहिँ सृजना हुन्छ। अब नगरपालिका गाभिने कुराहरू भयो, अब यो रत्नगरकै कुराकानी गरौँ। अहिले रत्नगरमा चाहिँ धेरै ठाउँमा तपाईँले अनुगमन गरिसक्नुभयो, मूल्याङ्कन गरिरहनु भएको छ, के कारणले गर्दाखेरि चाहिँ नगरपालिका अहिले त्यति अगाडि बढ्न नसकेको वा के लाग्छ यहाँलाई? अब यसो सरस्वती चाहिँ हामीले मूल्याङ्कन गर्दाखेरि रत्नगर नगरपालिका अलिकति आर्थिक स्रोत साधनमा कमी भएको नगरपालिकामा पर्दछ र साँच्चै भन्यो भनेदेखि हामी कहाँ यो प्रशासनिक खर्च 2.5 करोड जति खर्च हुन्छ र हाम्रो आन्तरिक आम्दानीको स्रोत भनेको 1.5 करोड भन्दा माथि नजाने चाहिँ अब त्यो अहिले हाम्रो तथ्याङ्कले देखाइरहेको अवस्था छ र साँच्चै भनेदेखि यो बिचमा ग्याप 75 लाख जति हामीले अन्य आयोजनाको लागि आएको पैसाबाट रकमबाट चाहिँ यो प्रशासनिक खर्चको पूर्ति गर्नुपर्ने अवस्था आइरहेको छ र यसले गर्दाखेरि हामीले अपेक्षित रूपमा विभिन्न विकास आयोजनाहरू चाहिँ प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको अवस्था छ। अब सँगै पर्यटनसँगै जोडिएको विषयवस्तु यो टाँगाको समस्या अलिकति भयो भनेर निकै गुनासो छ, यसमा नगरपालिकाको पहल के छ? निश्चय पनि यो टाँगा एउटा विशेषतायुक्त एउटा सवारी साधन त हो यो, किनभनेदेखि बाहिरबाट पर्यटकहरू आउँदाखेरि अथवा हाम्रो आन्तरिक पर्यटकहरू नै हुँदाखेरि टाँगालाई अलिकति विशेष रूपमा हेर्ने पनि गरिन्छ। तर जुन टाँगा व्यवसायबाट चाहिँ अलिकति चाहिँ यो फोहोर उत्सर्जन हुने त्यो चाहिँ एकदम बढी नै हुन्छ र यसमा चाहिँ नगरपालिकाले पनि यसलाई विस्थापित गर्ने सोच राखिएको अवस्था हो र हामीले एकैचोटि विस्थापित गर्न खोज्दाखेरि उहाँहरूको नि रोजी रोटीका कुराहरू हुन्छन् र अवश्य पनि यसलाई बिस्तारै विस्थापन गर्नको लागि चाहिँ हामीले यो ब्याट्रीबाट चल्ने यो वातावरणयुक्त सवारी साधन चलाउनको लागि जस्तो रिक्सा अटो रिक्सा चाहिँ ब्याट्रीबाट चल्ने त्यसको लागि चाहिँ हामीले अनुमति दिएको अवस्था हो र यहाँ बिस्तार बिस्तार त्यो रिक्साहरू चाहिँ भित्रिने क्रम जारी छ। अवश्य पनि त्यो अटो रिक्सा आएपछि उसले सर आम जनसमुदायलाई एउटा गुणस्तरीय सेवा प्रदान गरेपछि अटोमेटिकल्ली त्यो टाँगा चाहिँ विस्थापित हुँदै जाने विश्वास गरिएको छ। यहाँले भन्नुभयो रोजीरोटीको समस्या, फेरि अर्को समस्या निम्तिला नि त उनीहरूले फेरि आवाज उठाउलान् हाम्रो रोजीरोटी चाहिँ गुम्ने भयो भनेर। अब यो कस्तो भने विकास भन्ने कुरो नै असाध्यै चुनौतीको विषय रहेछ। एउटा एकातिर अवसर सृजना हुँदै जान्छ, अर्कोतर्फ चुनौती थपिँदै जान्छ। यो चुनौती र अवसरलाई बिचमा संयोजन गर्दै जानुपर्ने अवस्था पनि हुन्छ। अवश्य पनि उहाँहरूको लागि एउटा चाहिँ रोजीरोटी गुम्ने अवस्था त उहाँलाई पनि चुनौती आइ नै पर्छ र साँच्चै भनेदेखि एउटा वातावरण संरक्षण कार्यमा चाहिँ उहाँहरूले पनि सहयोग गर्नुपर्ने अवस्था आउँछ। कसरी मिलाउनुहुन्छ त त्यो समस्या निम्त्यो भने? अब उहाँले पनि अनि वैकल्पिक बाटोहरू लग्नुपर्ने अवस्था आउँछ, किनभनेदेखि एउटा वातावरण प्रदूषण बनाएको हुनाले चाहिँ अब एउटा नगरपालिका सोच अनुसार उहाँले पनि एउटा चाहिँ मद्दत गर्नुपर्ने हुन्छ र उहाँले पनि वैकल्पिक उपाय अपनाएर उहाँले पनि त्यो टाँगा व्यवसाय छोडेर जुन प्रदूषण रहित जुन सवारी साधन हो उहाँले पनि त्यसलाई अँगाल्नु अँगालेर चाहिँ अगाडि बढ्नुपर्छ। के छन् अरू समस्याहरू अलिक टटकार रूपमा देखिएका, जुन अब दुईवटा गाविस पनि थपेपछि अब झनै समस्या होला, अहिले चाहिँ रत्नगरमा चाहिँ देखिएको समस्याहरू? अहिले हाल हामीले एकदम टटकारो देखिएको समस्या भनेको सबभन्दा ठुलो त यो आर्थिक स्रोत साधनको कमी नै हो। साँच्चै भन्यो भनेदेखि अहिले नगरपालिकामा के छ भनेदेखि यो एलजी सिडिबीको रकम हुन्छ, यो स्थानीय शासन सामुदायिक विकास कार्यक्रमको 2 करोड रुपियाँ नआएको अवस्था, र हामीले चाहिँ आम्दानीमा बजेट प्रक्षेपण गरेका थियौँ राजस्व बाँडफाँडको करिब करिब 65 लाख रुपियाँ, त्यो पनि हाल नआएको अवस्था, र साथै हाम्रो आन्तरिक आम्दानीको स्रोत चाहिँ 2.25 करोड प्रक्षेपण गरिएको थियो र यो वर्ष 1.5 करोडभन्दा माथि नजाने निश्चित प्राय नै छ। यसले गर्दाखेरि यति रकम चाहिँ हामीले आम्दानीको स्रोतमा प्रक्षेपण गरी योजना बनायौँ, तर यो रकमको चाहिँ अभाव अथवा न्यून भएको कारणबाट हामीले लक्षित गरेका योजनाहरू सामाजिक कार्यक्रमहरू चाहिँ सम्पन्न गर्न अथवा कार्यान्वयन गर्न नसकेको अवस्था हो। यो नै हाम्रो लागि चुनौती विषय भएको छ, यो नै हाम्रो टाउको दुखाएको विषय भएको छ, किनभनेदेखि आम सर्वसाधारण जनसमुदायहरू विगत नगर परिषदबाट भएका निर्णयहरू यो कार्यान्वयन गर्नु पर्यो भनेर चाहिँ निर्णय देखाउँदै आउनुहुन्छ, तर हामी विवश भएर चाहिँ एउटा दुःखका साथ उहाँहरूलाई चाहिँ भन्नु परेको छ यो चाहिँ कार्यक्रम हामीले सम्पन्न गर्न सकिने अवस्था छैन र अर्को वर्ष चाहिँ सम्भव भएछ भनेदेखि हामी त्यसलाई चाहिँ सम्बोधन गरौँला भनेर विवश भएर भनिरहेका छौँ। साँच्चै यो एलजिसिडिबीको पैसा नआएको कारण चाहिँ जात्रे निकायले चाहिँ हात छोडिदिएको अवस्था हो। जबसम्म स्थानीय निकायको निर्वाचन हुँदैन तबसम्म हामी यो रकम पठाउँदैनौँ भनेर जात्री निकायले चाहिँ पठाउन रकम पठाउन छोडेको अवस्थामा यो रकम नआएको हो। त्यसमा अब प्रशासनिक खर्च कम गर्दाखेरि अझ फाइदा होला नि त, अलिकति आम्दानी फेरि बढ्ला। यो प्रशासनिक खर्च कम गर्न सकिने सम्भावना पनि छैन। हामीले विगत वर्षहरूलाई नै आधार मानेर नगर परिषद चाहिँ बजेट चाहिँ एलोकेसन गरेका हुन्छौँ र त्यसमा बढी राखेको पनि हुँदैन, तुलनात्मक हिसाब किताबमा हामीले विगत वर्षलाई आधार मानेर राखेका हुन्छौँ, किनभने कर्मचारीको तलब भत्ताको लागि अन्य सुविधाको लागि कटौती गर्ने कुरो आएन र अन्य हामीले गर्न सकिने न्यून गर्न सकिने चिज भनेको कार्यालयका सामानहरू इन्धनहरूका विषयमा पतन अवश्य पनि नगरपालिकाले त्यसतर्फ चाहिँ विशेष चासो अथवा न्यूनीकरण गर्ने प्रयास चाहिँ गरिरहेको छ। जुन यसअगाडि को हाम्रो कुराकानीमा पनि यो पशु वधशालाकै विषयलाई मैले उठाएको थिएँ र फेरि पनि यहाँलाई दोहोऱ्याउन चाहेँ कि अब यो यहाँले पनि देख्न सक्नुहुन्छ यो रत्नगर सौराचोक र टाँडी बिचको यो ठाउँमा निकै अलिकति दुर्गन्धित बनिराखेको अवस्थामा पशु वधशालाको लागि अझै पनि प्रयास के छ? वास्तवमा यो पशु वधशालाको कुरो चाहिँ पटक पटक कुरा उठिरहेको अवस्था पनि हो र विगत वर्षमा चाहिँ पशु वधशालाको निर्माणको लागि यहाँ एउटा तयारी अवस्था पनि थियो, विशेष कारणवश त्यो बन्न सकेन, त्यो चाहिँ एउटा दुःखदायी विषय नै हो। तथापि त्यस पश्चात पनि पटक पटक कुरा उठिरहेको अवस्था छ र यस सम्बन्धमा नगरपालिकाले यो जिल्ला पशु कार्यालयसँग पनि आवश्यक समन्वय गरिएको अवस्था छ। जिल्ला पशु कार्यालय चितवनबाट पनि यहाँबाट पशु बच्चालाई चाहिँ उहाँले कार्यक्रम चाहिँ हामीले पेस गरिरहेका छौँ। अवश्य पनि रत्नगरमा एउटा पशु बच्चाको चाहिँ आवश्यक छ। हामी नगरपालिकासँग समन्वय गरेर तपाईँले चाहिँ जग्गा दिनुहोस्, ठाउँ देखाइदिनुहोस्, हामी स्थानीय निकायसँग समन्वय गरेर पशु बच्चाको लागि चाहिँ हामी कार्यक्रम अगाडि ल्याउनलाई हामी प्रयासरत छौँ भन्ने कुरो चाहिँ भइरहेको छ। अब तपाईँलाई के लाग्छ त्यसरी सर र त्यो बाटोबाट जानुहुन्छ होला कुनै समय, त्यो देख्दाखेरि चाहिँ यहाँलाई कस्तो लाग्छ एउटा कार्यकारी अधिकृतको नाताले त्यो ठाउँमा पुग्दाखेरि? वास्तवमा यो चाहिँ अलिकति फोहोर व्यवस्थापन सम्बन्धी चाहिँ अलिकति धेरै कमी कमजोरीहरूको विषय नै छन्। यसमा सबै तह र तब्काका व्यक्तित्वहरू चाहिँ यो फोहोर व्यवस्थापनको लागि चाहिँ लागि पराउनै यो आवश्यक भएको छ। वास्तवमा भनेदेखि हामी आम सर्वसाधारण जनसमुदाय अथवा हामी व्यवसायी अथवा विभिन्न तह र तब्काका व्यक्तित्वहरूले नै यो नगर सफा राख्नलाई आभावना तह र तब्काबाट चाहिँ सफा सुग्घर गर्नै पर्छ। र हामीहरूको एउटा के मान्यता छ भने जनताहरू आउने समुदायहरू आफैले चाहिँ खाद्य वस्तु प्रयोग गर्छौँ, खान्छौँ, तर त्यसलाई चाहिँ बाहिर फाल्छौँ र नगरपालिकाले सफा गर्न आएन सफा गर्नुपर्छ भन्ने मान्यता छ। तर त्यो मान्यता होइन, आफूले खाएपछि आफूले उपभोग गरेपछि त्यो फोहोर व्यवस्थापन गर्नु सम्पूर्ण व्यवसायी अथवा उपभोक्ताकर्ताहरूबाट उहाँले नै गर्नुपर्ने हुन्छ। र नगरपालिकाले गर्ने काम चाहिँ के हो भन्दाखेरि उहाँले फोहोर व्यवस्थापन गर्ने र उहाँले चाहिँ जुन बोरामा राख्नुहुन्छ अथवा डस्टबिनमा राख्नुहुन्छ अथवा कुनै प्याकेटमा राखिसोड्ने, सडकमा फाल्ने होइन, जसोकै फाल्ने होइन, र नगरपालिकाको गाडी गएर उहाँले डम्पिङ साइटमा फाल्ने काम व्यवस्थापन गर्ने एउटा चाहिँ उत्सर्जन भएको जम्मा भएको चाहिँ फोहोर वस्तु चाहिँ एउटा डम्पिङ साइडमा लगेर फाल्ने काम हो, न कि प्रत्येकको आँगन आँगनमा गएर पेटी पेटीमा गएर सफा गर्ने काम चाहिँ नगरपालिकाको अवश्य पनि होइन। त्यो यो चाहिँ आम जनसमुदायले बुझ्नुपर्ने कुरा हो। त्यस बापत नगरपालिकालाई कर पनि तिरेका होला नि त रत्नगरवासीले? उहाँले अहिले चाहिँ रत्नगरपालिका सन्दर्भ भन्नुपर्दाखेरि सरसफाइ शुल्क भनेर एक पैसा पनि दिएको अवस्था पनि छैन। यो अन्य शुल्क भनेको त उहाँहरू अब सिफारिस जानुहुन्छ, त्यो सिफारिस दस्तुरहरू व्यापार व्यवसाय कर हो र स्थानीय स्वायत्त शासन 2055 पनि उल्लेख गरिएको अवस्था छ। सरसफाइको लागि सम्पूर्ण घरधनीहरूसँग चाहिँ नगरपालिकाले एउटा शुल्क लिने व्यवस्था छ र अहिले हालसम्म चाहिँ नगरपालिकाले शुल्क लिएको अवस्था छैन। र साँच्चै नै भन्यो भनेदेखि यो कार्यालय चाहिँ हामीले एकदम फोहोर व्यवस्थापनको लागि यो पिपिपीको मोडेलमा जान सक्यौँ भनेदेखि यो अलिकति प्रभावकारी रूपले चाहिँ फोहोर मैला व्यवस्थापन चाहिँ अवश्य हुन्छ। किनभनेदेखि यो नगरपालिकाको अहिले भएको स्रोत साधन अथवा जनशक्तिले मात्रै सम्पूर्ण नगरपालिकामा फोहोर मैला व्यवस्थापन नियमित रूपमा दैनिक रूपमा हुन सक्दैन र हामीले चाहिँ प्राइभेट सेक्टरसँग मिलेर हामीले चाहिँ उहाँलाई चाहिँ यो कार्यालय अगाडि बढाउन सक्योदेखि प्राइभेट सेक्टरले नै उहाँहरूसँग रकम उठाउँछ, सर्वसाधारण रकम उठाउँछ, दैनिक रूपमा चाहिँ फोहोर घर घरमा लिन जान्छ। यस कार्यले चाहिँ फोहोर मैला व्यवस्था चाहिँ प्रभावकारी अगाडि बढ्छ भन्ने चाहिँ विशेष गरेर यहाँको भनाइमा जुन अब नगरपालिकाले हामी रेडियो अर्पण 104.5 मेगाहर्जको अर्पण बहसमा छौँ र अर्पण बहसमा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठसँग कुराकानी गरिराखेका छौँ। यहाँले भन्नुभयो जुन नगरवासीको घरमा घर दैलोमा फोहोर लिन जानको लागि त्यो सक्दैन शुल्क नलिएको कारणले, अब नगरपालिका जाँदैन नगरवासीको घरमा फोहोर लिनलाई? होइन, हामीहरू गइरहेका छौँ। मैले भन्न खोजेको कुरो के भनेदेखि दैनिक रूपमा सबै टोल टोलमा पुग्न सकेको अवस्था छैन. हामीले सेड्युल बनाएका छौँ, कहीँ एक दिन बिराएर, कहीँ दुई दिन बिराएर, कहीँ तिन दिन बिराएर, हामीले चाहिँ हामीसँग जति जनशक्ति अथवा हामीसँग जति भेहिकलहरू छन् त्यसलाई चाहिँ मध्यनजर गरेर हामीले सेड्युल बनाएका छौँ. हामीले हुन सकेसम्म यथाशक्य रूपमा चाहिँ कम्ती अनि एक सातामा एकचोटि चाहिँ अनिवार्य रूपमा उठ्ने गरी हामीले सेड्युल बनाएका छौँ र त्यो रूप काम भइरहेको छ. र दैनिकै रूपमा चाहिँ गर्न नसकेको अवस्था यो सत्य नै छ. के छन् अन्त्यमा फेरि पनि कार्यक्रममा आउनुभयो, हामीलाई कुराकानी गर्नुभयो, अन्त्यमा के छ नगरवासीको लागि यहाँको भन्न मन लागेका कुराहरू? अब वास्तवमा हाम्रो चाहिँ अब नगरपालिकाद्वारा गरिने विविध धेरै क्रियाकलापहरू हुन्छन्, हाम्रो भौतिक पूर्वाधारहरू निर्माणदेखि लिएर एउटा नगरलाई चाहिँ वातावरण मैत्री रूपमा लाने कुराहरू पनि पर्छन्. एउटा वातावरण मैत्री नगरलाई चाहिँ एउटा पहिचान गराउनलाई विशेषतः सरसफाइकै एकदम महत्त्वपूर्ण योगदान रहिआएको हुन्छ. र नेपाल सरकारले अहिले भर्खरै एउटा वातावरण मैत्री स्थानीय शासन प्रारूप 2070 भनेर चाहिँ एउटा नीति ल्याएको छ. र त्यो नीति अनुसार चाहिँ प्रत्येक घर घर, प्रत्येक टोल टोललाई वातावरण मैत्री बनाउनको लागि एउटा इन्डिकेटरहरू ल्याएको अवस्था छ. अब नगरपालिका यसतर्फ उन्मुख भएर एउटा सर्वसाधारण सबैलाई एउटा अभिमुखीकरण कार्यक्रम गरेर एउटा सरसफाइमा चाहिँ एकदम प्रभावकारी रूपमा अगाडि बढ्नको लागि नगरपालिका चाहिँ अगाडि बढ्दैछ. र साँच्चै भनेदेखि यस कार्यमा प्रत्येक व्यक्ति व्यक्ति सम्पूर्ण तह तब्काका व्यक्तित्वहरूको सहयोग अपरिहार्य छ. किनभने हामी सभ्य भएर बस्न चाहन्छौँ, एउटा समाज एउटा सभ्यताको पहिचानमा हामी बस्नुपर्छ. सरसफाइ हाम्रै लागि हो, अन्यको लागि होइन भन्ने कुरो भावना बुझ्नुपर्छ. सरसफाइ हामीले गर्ने हो, हामीले नगरे कसरी गर्छ भन्ने कुरो चाहिँ हामीले चाहिँ मान्यता राख्नुपर्छ. अवश्य पनि हामी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछौँ, यसमा अवश्य पनि सर्वसाधारण सम्पूर्ण व्यक्तित्वहरूबाट अवश्य पनि सहयोग हुनेछ भन्ने मैले विश्वास व्यक्त गरेको छु. हुन्छ, यहाँसम्म आउनुभयो, कुराकानी गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ. धन्यवाद. रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठसँग हामीले कुराकानी गऱ्यौँ. रत्नगर नगरपालिकामा दुईवटा गाविसहरू थपिँदैछन् र यसका प्रयास र चुनौती, अब अवसरसँगै चुनौती पनि पक्कै पनि रहनेछन्, यसका विषयमा हामीले कुराकानी गऱ्यौँ. आजको लागि अर्पण बसको समय सकिएको छ. आजका अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठसँगै ध्रुवराज बिदा हुन्छु. नमस्कार.